छुटेर टाढा छु त्यही दिनदेखि म धाधा छु होइन सानो मैले ढाटेको मनमुटुमा अझै पनि सम्झना कति कति छ देउरालीमा सँगै बसी रुमल साटेको छुटेर टाढा छु त्यही दिनदेखि म धाधा छु होइन सानो मैले ढाटेको मनमुटुमा अझै पनि सम्झना कति कति छ देउरालीमा सँगै बसी रुमल साटेको मनमुटुमा अझै पनि सम्झना कति कति छ देउरालीमा सँगै बसी रुमल साटेको तिम्रै नाममा यो मुटु धड्किन्छ Oh, no. सधैँ रोने भो जुनी भरलाई सम्झना हुने भो हैन सानो मैले ढाटेको मनमुटुमा आजै पनि सम्झना कति कति छ देउरालीमा सँगै मासी रुमाल साटेको सधैँ रोने भो जुनी भरलाई सम्झना हुने भो हैन सानो मैले ठाटेको मनमुटुमा आजै पनि सम्झना कति कति छ देउरालीमा सँगै मासी रुमाल साटेको मनमुटुमा आजै पनि सम्झना कति कति छ देउरालीमा सँगै मासी रुमाल साटेको जब तिमीलाई सम्झेरा